इस्टर्न नेपालले जिल्ला प्रशासन कार्य र जिल्ला शिक्षा कार्य चितवनमा निवेदन दर्ता गराएको छ। इस्टर्न नेपालका केन्द्रीय अध्यक्ष मुकुन्द गौतमद्वारा हस्ताक्षरित मागपत्रमा पुनरावेदन अदालत पाटनको फैसला बमोजिम दर्ता खारिज भइसकेको उक्त संस्थाले शिक्षकको तलब वृद्धिको माग गर्दै जिल्लाका संस्थागत विद्यालयहरू बन्द गर्ने कार्यक्रम राखेकोमा आफ्नो ध्यानकर्षण भएको उल्लेख छ। अवैधानिक उक्त संस्थाले कार्यक्रम आयोजना गर्नु कानून विपरीत अदालतको अपमान हो मागपत्रमा भनिएको छ। निवेदन परेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला शिक्षा कार्यालयलाई कारवाही गर्न पत्रचार गरेको इस्टर्न नेपालले जनाएको छ। छात्रवृत्तिको दिवसको अवसरमा पूर्वी चितवनको कठाडसार शान्ति बजारमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई हिजो छात्रवृत्ति तथा पुस्तक वितरण गरिएको छ। जिल्ला शिक्षा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत छात्रवृत्ति वितरण गरिएको हो भने पुस्तक विभिन्न दाताको सहयोगमा वितरण गरिएको हो। विद्यालयमा हिजो आयोजित एक कार्यक्रमका बीच 63,000 बराबरको पुस्तक विद्यालयमा अध्ययनरत 114 जना विद्यार्थीलाई वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बाबुराम श्रेष्ठले जानकारी दिनुभयो। पुस्तक काठमाडौँ आइकन राउन्ड टेबल 7 को सहयोगमा तथा टाइडा ओल्ट समाज सेवा बुधराज पाण्डेको सहयोगमा वितरण गरिएको श्रेष्ठले बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाजसेवी राजेन्द्र प्रसाद बुर्लाकोटीले छात्रवृत्ति र पुस्तक वितरण गर्नुभएको थियो। विद्यालयका शिक्षक तेज प्रसाद पाण्डेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा अर्का शिक्षक लेखराज सरेले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिल्लीराम सापकोटाको अध्यक्षतामा भएको थियो। विशेष गरी दलित जनजाति र सुकुम्बासी समुदायका बालबालिका अध्ययनरत विद्यालयमा हाल कक्षा 3 सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ। कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले कृषिको नाउँमा विषादी प्रयोग गरेर उत्पादनमा जोड नदिन कृषकहरूलाई आग्रह गरेका छन्। चितवन जिल्लामा आगामी आर्थिक वर्षदेखि आइएम पद्धतिबाट तरकारी उत्पादन गर्न विशेष कार्ययोजना ल्याउने सरकारको तीव्र तयारी भइरहेको समेत खनालले बताउनु भएको छ। जिल्ला एकीकृत शत्रु जीव व्यवस्थापनको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। आइपिएम जिल्लाका अध्यक्ष धर्मराज कौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा कृषि विकास कार्यालयको सचिव जयमुकुन्द खनाल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा कृषि विकासका महानिर्देशक डाक्टर युवक दोष जीसी विशिष्ट अतिथि रहनु भएको थियो। साधारण सभामा संघको वार्षिक आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष रमा ढुङ्गानाले प्रस्तुत गर्नुभएको थियो। इलाका प्रहरी कार्यालय मुगलिनले सुन पसलबाट लुटपाट गर्दै गरेको अवस्थामा 2 जनालाई पक्राउ गरेको छ। हिजो बिहान 3 बजेको समयमा त्रिवेणी सुन पसलबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मुगलिनले जनाएको छ। सुन पसलमा चोरी हुन लागेको स्थानीयको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको छ। पक्राउ परेमा राजकुमार थापा र रमेश थापा रहेका छन्। उनीहरूको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो। नौलप्रासीको देवसुलीमा करेन्ट लागेर आइतबार 1 जनाको ज्यान गएको छ। देवसुली नगरपालिका स्थित UDECO प्रणालीमा कार्यरत कृष्ण बहादुर बेकको वायरिङ गर्ने क्रममा तार सट भएर करेन्ट लाग्दा मृत्यु भएको हो। देवसुली नगरपालिका नम्बर 12 लक्ष्मीपुर निवासी 28 वर्षीय विश्वकर्माको हिजो बिहान 7:30 बजे करेन्ट लागेर मृत्यु भएकी इलाका प्रहरीकाले कावासुतीका प्रहरी निरीक्षक मोहन अधिकारीले जानकारी दिनुभयो। संघीय समाजवादी पार्टीका पोलिट ब्युरो सदस्य मजीलाल थारू थनेत आफ्नो माहौ पार्टी नेकपा एमालेमै फर्कनु भएको छ। काउसोती स्थित आफ्नै घरमा आइतबार पत्रकार सम्मेलन गरी उहाँले समाजवादी पार्टीले जातीय मुक्ति गर्दै समाजवादमा पुग्ने लक्ष्य निर्धारण गरे पनि त्यसबाट विचलित भएको आरोप लगाउनु भयो। थनेत विक्रमसम्म 2048 एमालेबाट नवलप्रासी क्षेत्र मर्दुईमा विजय भएपछि तत्कालीन महासचिव मदन भण्डारीले उहाँलाई लुम्बिनी टाइगरको उपमा दिनुभएको थियो। विक्रमसम्म 2051 पनि उहाँ क्षेत्र नम्बर 2 निर्वाचित हुनुभएको थियो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, राप्रपाभित्र अध्यक्ष पदमा देखिएको विवादप्रति तपाईँको विचार के छ? यस स्वाभाविक विपदको हान्थाप्सी पार्टी फुट्ने सङ्केत।